Bari bala mai jeki bohni jani yogi ini biore re bahna mala lala bala le mero sanga bila ma buli manchi inna no sakni garna no je bhabi ni her bichar gardi inna cha bala re bohni inna hami eti bela bhukamp piditaru ko awastha bare gau gau ma ati bipanna chhande hinne karam ma bipanna ka pani bipanna phela pari raheka chhau ki lai raheko chha bani hami lai yani ra rajya ko upasthiti chaina rajya aankha chimli raheko chha roi raheka chhan garib bipanna janta haru tara sunne koi chaina khoi yaha ka janaprativinidhi khoi yaha ko sarkari निकायको मानिसहरू यहाँ रोदन र चित्कार छ हात फैलाएर लौन हजुर हामीलाई बास चाहियो भन्नेहरूको रुवावासी छ जसको खरको छाना समेत लगाउने उपाय छैन उनीहरू हामीसँग पोतको दुहाईमा आएका छन् त मुसिकोट दुईकी एकजना दलित विपन्न महिला हामीसँग पोतका लागि हात फैलाइरहनु भएको छ नमस्कार आमा तपाईँको शुभ नाम चाहिँ के पर्यो डल्ली नाम पर्यो तपाईँको भूकम्पले घर भत्काइदियो श्रीमान हुनुहुन्न श्रीमान पनि नै एउटा बाबु थियो त्यही पनि छैन यिनी लाला बाला कहाँ गए तपाईँको छोरा मृत्यु भयो तपाईँ एकल महिला हो श्रीमानको मृत्यु कहिले भएको श्रीमानको मृत्यु त भयो माथि वर्ष साठी वर्ष कि हुनुभयो कसरी जीविका गर्नु भएको छ बिहान बेलुकी खानाको जो कसरी गर्नुहुन्छ कसो गर्ने अब भुइँमा को पार्यो त्यही डुब आउने रुखबाट पानी आउने निर्वाह त कसरी भएको छ कसरी यहाँका दलका नेताले सरकारी निकायका मान्छेहरूले केही सहयोग गरेन केही सहयोग केही छैन हामीलाई उसो दिन बुझी लिनु सब उहाँहरूले सोर्जिन बुझ्नुहुन्छ चिनेजानेकाले हामीलाई केही तपाईँलाई एक दुई बन्डल तिन दिने हो भने तपाईँको छारी बन्छ छारी बन्दाखेरि अब अरू पनि चाहियो लागेर तिनलाई यसो कर्मी लाउने पनि चाहियो त्यसै कसैले गरिदिने होइन यी नाना तिना कसका हुन् सात भएन मेरो सातवटा नाना तिना छन् छोराको मृत्यु भयो छोराको मृत्यु बुहारी पनि एकाला महिला म पनि एकाला महिला एउटै घरमा यस्तै लाला भाला बुहारी कहाँ जानु भएको छ अहिले अब यिनलाई पाल्नलाई निमिङ डिमिङमा जानै पर्यो सातवटा सन्तानलाई तपाईँले पाल्नु परिरहेको छ परिरहेछ दुई बाना यिनी सात भएन नाति नातिनी एउटा छोराको दुईटी बुहारीका सात भएन अनि यहाँनिर अर्की अदवैश्य महिला पनि एकल हुनुहुन्छ उहाँका आँखामा पनि मैले आँसु देखिरहेको छु तपाईँको शुभ नाम चाहिँ के पर्यो मेरो मन कुमारी पर्यो मन कुमारी मन कुमारी परियार हो बिक हो कुन गाविस हो मुसिकोट कति नम्बर पाँच हो तपाईँको श्रीमानको नाम के हो कहिले मृत्यु भएको भयो दुई तिन वर्ष भयो मैले त सुने अनुसार तपाईँलाई स्थानीयले झारा लगाएर चन्दा उठाएर तपाईँको घर बनाइदिएका हुन् होइन कति छन् छ सात भाना यत्र यत्र छन् सात भाना छन् श्रीमानको मृत्युपछि तपाईँलाई एकदम गाह्रो भयो जीविका गर्न हजुर के गरौँ त के गरौँ त भन्छु म दिल्लीबाट सब चन्दा उठाएर म कति वर्ष बस्नुभयो दिल्लीमा म चाहिँ पाँच छ वर्ष बस्छु पाँच छ वर्ष बस्नुभयो अहिले केही उपाय छ छैन केही पनि छैन के भन्न चाहनुहुन्छ तपाईँ मैले के भन्न चाहन्छु अब कोही सहयोग हुन्छ भने पार त्यो घर त बनिदिनु भयो पालीमा कोही पाखा पानी जान्न खाने पनि त्यति छोजोलाई मैले यति यति लिटो बनाएर खुवाउँछु बिघा भैँसी कति पाल्नु भएको छ छैन त्यही एउटा दुईवटा एउटा बाख्रा ल्याएर पन्ध्र बनाइछु जग्गा कति छ श्रीमान छैन यति किन्छ यहाँनिर मुसिकोट देउराली कि एकजना वृद्ध महिला हुनुहुन्छ उहाँले धेरैका घरवासहरू बसाउने काम गर्नु भएको छ तपाईँको नाम मनकला के मेरो मोतीकला कार्की यहाँहरूको अवस्था एकदम नाजुक छ यहाँहरूको त धेरै नाजुक छ धेरै नाजुक कसैले दया जागेर केही सहयोग गरे भने उनीहरूको आत्माले आशिष दिने पोहोर एउटा बोरु चामल दिएको हामीले हो नत्र यहाँलाई पनि कसैले गर्दैन हामीलाई त्यस्तै खानी हो नै भने त्यति अड्किन्छ हजुर म अब कहिले दिन जाने मिलोस् त्यस्तै छ यिनी लाला भाला यिनी पाल्नलाई दुःख पानी मुखा हाल्दिनु मान्छे छैनन् मेरा आदरणीय श्रोता यो रिपोर्ट हामी हिँड्दा हिँड्दै तयार गरिरहेका छौँ अवस्था यस्तो छ यी दूरदराज गाउँका विपन्न परिवारको एक त यिनीहरू सधैँका भूकम्प पीडित थिए त्यसमाथि यसपालिको भूकम्पले आँखामा आँसु अनि पेटमा घाँस पनि नभएको अवस्था पारिरहेको छ यो उनीहरूको पीडा सुनेर कसैले सहयोग गर्न चाहनुहुन्छ भने कृपया उहाँहरूको फोन नम्बरमा सम्पर्क राखेर सिधै सहयोग गरिदिनु हुन हामी अनुरोध गर्दछौँ वा गुल्मी केयर विश्व सञ्जाल मार्फत सहयोग गरिदिनु होला यी पीडितहरूलाई सहयोग गर्न चाहे तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न मैले जान्दिनँ यही छ त्यस्तो मलाई थाहा छ उहाँलाई थाहा छैन कृपया गुल्मी केयर विश्व सञ्जाल मार्फत सहयोग गरिदिनु हुन आग्रह गर्दै तारा भूषाल नारायण प्रसाद भण्डारी र गुल्मी केयरकी सह कोषाध्यक्ष राधिका कुँवर सहित म प्रेम सुनार यो स्थलगत रिपोर्ट यही भिट मार्न चाहन्छु धन्यवाद